मन्त्री परिषद बैठकले प्रधानमन्त्री सुशील कोइरालाको चीन भ्रमणलाई स्वीकृत गरेको छ। कोइराला चीनको कुनमिङमा हुन लागेको साउथ एसिया एक्सपोको उद्घाटन समारोहमा सहभागी हुन चीन सरकारको निम्तोमा कोइराला भोलि त्यसतर्फ साना लाग्नु भएको हो। आज बसेको बैठकले कोइरालासँग चीन भ्रमणमा साने टोली पनि तय गरेको छ। टोलीमा 30 जना सहभागी हुनेछन्। म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीलाई सरकारको तर्फबाट नेपाल भ्रमणका लागि औपचारिक निम्ता पठाउने समेत बैठकले निर्णय गरेको छ। त्यस्तै निजामती सेवा ऐन संशोधनको विधेयकलाई मन्त्री परिषदले पारित गरेको सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री डाक्टर मेनेन्द्र रिजालले जानकारी दिनुभयो। विधेयकमा प्रशासन तर्फको सचिवमा प्रशासन समूहबाटै बढुवा गर्ने व्यवस्था राखिएको छ। पूर्व राजा वीरेन्द्रको नाममा नुवाकोट र धादिङमा रहेको जग्गालाई नेपाल ट्रस्टको नाममा ल्याउने बैठकले निर्णय गरेको छ। प्रधानमन्त्री सुशील कोइरालासँग आज स्वीडेन र मेक्सिकोका राजदूतहरूले भेट गरेका छन्। दुवै देशका राजदूतले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कोइरालासँग भेट गरेका हुन्। दिउँसो 2 बजे नेपालका लागि स्वीडेनका राजदूत हेराल्ड स्यान्डबर्गले कोइरालासँग भेट गर्नुभएको हो। भेटका क्रममा राजदूत हेराल्डले दलहरू बीचमा भइरहेको सहमति, संविधान निर्माण र आर्थिक विकासका विषयमा कोइरालासँग जिज्ञासा राख्नुभयो। त्यसै गरी नेपालका लागि मेक्सिकोका राजदूत मिस्टर जेबी नलआर्टले पनि प्रधानमन्त्री कोइरालासँग भेट गर्नुभएको छ। भेटमा प्रधानमन्त्री कोइरालाले नेपालमा संविधान बन्न लागेको र यसमा शंका नगर्न आश्वस्त पार्नुभयो। कोइरालाले दुवै देशका राजदूतलाई सरकार तोकिएको समयभित्र संविधान जारी गराउने पक्षमा रहेकाले संविधान निर्माणसँगै आर्थिक विकासको पक्षलाई पनि अगाडि लान चाहेकाले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभयो। उप प्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले सरकारले आफ्ना काम कारवाही जनताको अपेक्षा अनुरूप नै अघि बढेको दावी गर्नुभएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री सिंहले निर्वाचित सरकारसँग जनताका अपेक्षा धेरै भएको र सबै दललाई मिलाएर अघि बढ्दा सरकारको काम गराईमा केही सुस्तता आएकाले जनताले काम भएको अनुमति गर्न नसकेको बताउनु भएको हो। सरकार एक्लै अघि बढ्न सक्ने अवस्था नरहेको भन्दै सिंहले सबै पार्टीलाई नै अघि बढ्दा दैनिक काम कारवाही केही सुस्तता आएको बताउनुभयो। सिंहले सबै दल एकजुट भएर निर्धारित समयमै लोकतान्त्रिक संविधान जारी गर्नुपर्ने बताउनुभयो। जनताको अपेक्षा अनुसार 1 वर्षभित्रमा संविधान बनाउने गरी जिम्मेवार भएर अघि बढ्न दलहरूलाई सिंहले आग्रह गर्नुभयो। उहाँले कंग्रेस ठूलो पार्टीको हैसियतले सबै दललाई एकसाथ लिएर संविधान निर्माण र सरकार सञ्चालन गर्ने बताउनुभयो। उहाँले स्थानीय निकायको निर्वाचन संविधान जारी गर्नु अघि नै गरिने बताउनुभयो। नेपाली कंग्रेसका नेता दीप कुमार उपाध्यायले विगतमा सरकार र एकीकृत माओवादी बीच भएको चारमुदे सहमति कार्यान्वयन गर्न सरकार तयार रहेको बताउँदै उच्च स्तरीय राजनीतिक संयन्त्र निर्माण गर्ने बताउनु भएको छ। उहाँले समितिको नेतृत्व एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिन तयार रहेको पनि बताउनु भएको छ। रिपोर्टर्स क्लबले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले संविधान सभाको क्षेत्राधिकार प्रभावित नहुने गरी उच्च स्तरीय संयन्त्र बनाउनु पर्नेमा जोड दिनुभयो। विगतमा उच्चस्तरीय राजनीतिक संयन्त्रलाई संविधान सभालाई रबर स्ट्याम्प मात्रै बनाएको भन्ने आरोपबाट पनि पाठ सिक्दै सोही अनुसारको संयन्त्र बनाउनु पर्ने सुझाव समेत उहाँले दिनुभएको छ। कार्यक्रममा एकीकृत नेकपा माओवादीका नेता दिनानाथ शर्माले विगतमा सरकार र ए माओवादी भएको चारमुदे सहमति कार्यान्वयन भए व्यवस्थापिका संसद अवरुद्ध नगर्ने बताउनु भएको छ। सरकारको गतिविधि आपत्तिजनक भएको र विगतमा भएको चारमुदे सहमति गर्न पनि सरकारले ढिलासुस्ती गरेको गुनासो गर्दै शर्माले जति सक्दो चाँडो सहमति अनुरूप उच्च स्तरीय राजनीतिक संयन्त्रको गठन गर्ने र त्यसको नेतृत्व प्रचण्डलाई दिनुपर्ने बताउनुभयो। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद अवरुद्ध रहरले नगरेको भन्दै सरकारको रवैया देखेर अवरुद्ध गर्न बाध्य भएको बताउनु भएको छ। केसीले जुन पार्टी सत्तामा गए पनि मुलुकको अर्थतन्त्र सिद्ध्याउन पछि नहटेको भन्दै संसद अवरुद्ध आफूहरूको बाध्यात्मक परिस्थिति भएको दोहोर्याउनु भयो। तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश जयप्रकाश प्रसाद गुप्ताले राज्यको रूपान्तरण वैज्ञानिक ढंगले हुनुपर्ने बताउनु भएको छ। आफ्नो अभियानको एक वर्षको गतिविधि जानकारी गराउने उद्देश्यले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफू अखण्ड नेपालको पक्ष धरेर सशस्त्र विद्रोहको विरोधमा रहेको बताउँदै शान्तिपूर्ण ढंगले मधेसको माग पूरा हुनुपर्नेमा जोड दिनुभयो। अहिले संविधान सभा मधेसवादी दलहरूको भूमिका समाप्त भइसकेको धारणा राख्दै संयोजक गुप्ताले मधेसको माग पूरा गराउन वैचारिक दृष्टि कोले संगठनलाई बलियो बनाउने काम भइरहेको बताउनुभयो। उहाँले तराईको सोह्र जिल्लामा आफ्नो संगठन निर्माण भइसकेको जानकारी दिँदै विचार विनाको प्रतिबद्धताले दिगो रूप नदिने भएकाले कार्यकर्तामा प्रशिक्षण कार्यक्रम शुरू गरेको स्पष्ट पार्नुभयो। संयोजक गुप्ताले नयाँ संविधानमा मधेसी जनताको आधारभूत माग पूरा हुनुपर्ने भन्दै नभए बाध्यकारी अवस्थामा सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो। भरतपुर नगरपालिकामा नक्सा पास गरेर बनाइएका भरतपुर विमानस्थल वरपरका 257 घर भत्काउन नदिन चितवनका राजनैतिक दलहरूले ऐक्यबद्धता जनाएका छन्। भरतपुर विमानस्थल पीडित सङ्घर्ष समितिले कृष्णपुरमा गरेको सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै चितवनका राजनैतिक दलका अगुवाहरूले बनेका घरहरूको संरक्षणका लागि सङ्घर्ष समितिलाई सही गर्न तयार रहेको बताएका छन्। भरतपुर नगरपालिकाले विमानस्थलको मापदण्ड विपरीत बनेका 257 घर हटाउने भन्दै प्रतिवेदन सार्वजनिक गरेपछि आन्दोलित बनेका स्थानीयको आन्दोलनलाई सहयोग गर्ने दलले प्रतिबद्धता जनाएका हुन्। प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, नगरपालिकाका कार्यकारी अधिकृत, विमानस्थलका प्रमुख सहित राजनैतिक दलहरूलाई राखेर सार्वजनिक सुनवाई गर्ने सङ्घर्ष समितिले तयारी गरे पनि राजनैतिक दलका प्रतिनिधि मात्रै सहभागी बनेका थिए। भरतपुर विमानस्थलदेखि पश्चिमतर्फका युनिक टोल लगायतका क्षेत्रमा बनेका घरहरूलाई कारवाहीको दायरामा ल्याउने नगरपालिकाको अभिव्यक्तिप्रति स्थानीय आक्रोशित बनेका छन्। कङ्ग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठले चुनावी अभियानमा चितवन आउन लागेका प्रधानमन्त्रीलाई समस्याबारे प्रत्यक्ष अवगत गराउन सङ्घर्ष समितिलाई सहयोग गर्ने बताउनुभयो। उहाँले समस्या सम्बोधन गर्ने गरी प्रधानमन्त्रीद्वारा नगरपालिकाका कार्यकारी अधिकृत र विमानस्थलका प्रमुखलाई निर्देशन दिनेसम्मको वातावरण तयार गर्ने दावी गर्नुभएको छ। एमाले चितवनका सचिव तेजेन्द्र खड्काले नक्सा पासबाट राजस्व सङ्कलन गर्ने नगरपालिकाले विमानस्थल असुरक्षित बन्न थालेको भन्दै बस्ती हटाउन खोज्नु न्यायसङ्गत नहुने बताउनुभयो। उहाँले विमानस्थल वरपरका बासिन्दालाई त्रसित पार्ने काम मात्रै गरेको आरोप लगाउनु भएको छ। यस्तै एकीकृत माओवादीका ठाकुर प्रसाद ढकालले नगरपालिकाले स्थानीय निकाय नियमावली विपरीत नक्सा पास रोक्का गर्नुले उसको चरित्र स्पष्ट भएको बताउनु भएको छ। कृषि सचिव जयमुकुन्द खनालले कृषि क्षेत्रमा युवाहरूको आकर्षण बढाउन नयाँ आर्थिक वर्षमा मन्त्रालयले विभिन्न योजनाहरू ल्याउन लागेको बताउनु भएको छ। चितवनको पार्वतीपुरमा रहेको शुभकामना कृषक समूहको अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा उहाँले युवा लक्षित कार्यक्रम ल्याउन लागेको बताउनु भएको हो। सरकारले बजेट निर्माणका क्रममा नै कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न लागेको उहाँले बताउनुभयो। आगामी आर्थिक वर्षका लागि कृषि विकास मन्त्रालयलाई 12 अरब 22 अरब बराबरको बजेट विनियोजन हुन लागेको उहाँले जानकारी दिनुभयो। कृषि सचिव खनालले आगामी आर्थिक वर्ष माछा मिसनलाई व्यापक बनाउने नीति सरकारले लिएकाले माछा उत्पादनमा वृद्धि हुने दावी गर्नुभयो। माछा पालनका लागि थप अनुदान, ढुवानी सेवामा कर छुट, गाई पालनमा अनुदान, पशु बिमालाई बढुवा दिने गरी कार्यक्रम ल्याउन लागेको सचिव खनालले जानकारी दिनुभयो। कार्यक्रममा व्यवसाय, कृषि तथा व्यापार आयोजना प्याक्टका निर्देशक योगेन्द्र कुमार कार्की, क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक टिकबहादुर बम, जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख राजराम अधिकारी लगातले बोल्नु भएको थियो। सो अवसरमा स्थानीय कृषकहरूले आफ्ना समस्याका बारेमा अवलोकन भ्रमण टोलीलाई जानकारी गराएका थिए। ताजा माछा एवं भुरा उत्पादन र बिक्री वितरण उपआयोजना अन्तर्गत पार्वतीपुरको रतनपुर, गुन्सानगरको भीमनगर, शारदानगरको चन्द्रनगरमा 5.5 हेक्टर क्षेत्रमा नयाँ 13 पोखरी निर्माण भएका छन्। टोलीले गीतानगरमा रहेका अन्नपूर्ण दुग्ध उत्पादन सहकारी संस्था पनि अवलोकन गरेको थियो। नेपाल नेत्रज्योति संघ चितवनले सञ्चालन गरेको भरतपुर आँखा अस्पताललाई दाताहरूले अत्याधुनिक उपकरण प्रदान गरेपछि सबै खालको उपचार गर्न अस्पताल सक्षम भएको छ। संघको केन्द्रीय कार्यालय सेवा

सामाजिक नियम पालना गरौ। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 43 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि बिहानैदेखि घाम लाग्न सक्ने महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। मेक्सिकोमा अपहरणमा संलग्न हुनेलाई जेल सजायको अवधि दोब्बर बनाइएको छ। सजाय सम्बन्धी नयाँ निर्देशिका अनुसार अपहरणकारीलाई हुने न्यूनतम जेल सजायको अवधि 20 वर्षबाट बढाएर 40 वर्ष पुर्याइएको छ। यस्तै अपहरण गरेर हत्या गर्नेलाई हुने अधिकतम जेल सजायको अवधि 50 वर्षबाट बढाएर 140 वर्ष पुर्याइएको छ। यस्तै प्रहरी वा सेना जस्ता सार्वजनिक सुरक्षामा खटिएका व्यक्तिहरूबाट हुने अपहरणमा दोषीलाई 100 वर्षभन्दा बढीको जेल सजाय दिइनेछ। यो सँगै अपहरणकारीले दोष ठूलो रकम जरिवाना स्वरूप तिर्नुपर्नेछ। मेक्सिकोमा अपहरणका घटनामा तीव्र रूपमा वृद्धि भएपछि सरकारले कडा प्रावधान ल्याएको हो। अपहरणका घटना बढे पनि प्रहरीमा 2% घटना मात्रै दर्ता हुने गरेको छ। विश्लेषकहरूले देशमा अपहरणका घटना निकै बढी भए पनि वास्तविक तथ्याङ्क आउन कठिनाई हुने बताएका छन्। धेरै अपहरण केही घण्टा वा दिनका लागि हुने वा बन्दुक देखाएर रकम असुल्नका लागि मात्रै हुने गरेको र फेरि घटना दोहोरिने डरले त्यस्तो घटनाको उजुरी प्रहरीसम्म नपुग्ने हुँदा वास्तविक संख्या आउन नसक्ने उनीहरूको भनाइ छ। संयुक्त राष्ट्रसङ्घले सिरियाको राष्ट्रपति चुनावले तनाव झन बढाउने टिप्पणी गरेको छ। संयुक्त राष्ट्रसङ्घको कार्यालयले निर्वाचनले विवाद अझै लम्ब्याउने धारणा राखेको हो। सिरियाको सरकारले नियन्त्रण गरेका क्षेत्रमा विवादस्पद राष्ट्रपति पदको निर्वाचनका लागि हिजो मतदान भएको हो। यसले राष्ट्रपति असादले शासनमा आफ्नो नियन्त्रण कायम राख्ने देखाएको छ भने निर्वासमा रहेको प्रतिपक्षी समूहले यसलाई व्यङ्ग्यको संज्ञा दिएको छ। राष्ट्रपति असादको सरकारको नियन्त्रणभन्दा बाहिर रहेको मुलुकको 60%भन्दा बढी भूभागमा मतदान भएको छैन। यसमा मुलुकको दोस्रो ठुलो नगर अलेपोको ठुलो भाग पनि परेका छन्। गृह मन्त्रालयले यस निर्वाचनमा 1,50,00,000 मतदाता रहेको जानकारी दिएको छ। करिब 2,00,000 मतदाताले गत साल नै साता नै आफ्नो मत खसालेको दावी गरेको छ। सन् 2011 मार्चमा सिरियामा आरम्भ भएको विद्रोहमा 1,62,000 बढी व्यक्तिको मृत्यु भइसकेको छ। मुलुकको आधा जनसङ्ख्या आफ्नो घरबाट भाग्न बाध्य भएका छन्। र दक्षिण अफ्रिकाले हसिम अम्लालाई नयाँ टेस्ट कप्तान नियुक्त गरेको छ। 31 वर्षका अम्लाले ग्रेम स्मिथको स्थान लिनेछन्। कृतिमानी 109 टेस्ट म्याचको कप्तानी गरेका स्मिथले मार्चमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। अम्लाले आगामी महिना हुने श्रीलङ्का भ्रमणमा 2 म्याचको श्रृङ्खलामा दक्षिण अफ्रिकी टिमको नेतृत्व गर्नेछ। यस क्रममा एक दिवसीय टोलीको कप्तानी एबी डिभिलियर्स उपकप्तान रहनेछन्। कप्तान बनेपछि अम्लाले जिम्मेवारी पाउनु सम्मान र गौरवको कुरा भएको पनि बताएका छन्। साँझ 5 बजेको अर्पण बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। संसदको अवरोध हटाउने विषयमा प्रमुख दलहरूबीच छलफल, एमालेको केन्द्रीय समितिको बैठक आज पनि जारी। प्रधानमन्त्री कोइरालाको भोलिदेखि हुने चीन भ्रमणलाई मन्त्री परिषदद्वारा स्वीकृत, 30 सदस्य जम्बो टोली भ्रमणमा सहभागी हुने। भरतपुर विमानस्थल वरपरका स्थानीयवासीको आन्दोलनमा राजनीतिक दलको पनि एकबद्धता, मापदण्ड विपरीत बनेका घरहरू भत्काउन नदिने प्रतिबद्धता। अपहरणका घटनामा तीव्र रूपमा वृद्धि भएपछि मेक्सिकोमा नयाँ प्रावधान लागू, अपहरणमा संलग्नलाई हुने जेल सजायको अवधि दोब्बर हुने। र टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाका लागि हसिम अम्ला कप्तानमा नियुक्ति, एबी डिभिलियर्स उपकप्तान। हवस् त, साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी अनिता आर्यालसँगै सुजिता हमाल बिदा भए। नमस्कार। यस अर्पण बुलेटिनको साथमा

आदरणीय श्रोता नमस्कार। जीवनको मार्ग कार्यक्रमलाई पर्खेर सुनिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। हाम्रो कार्यक्रममा आज पनि हामी यहाँलाई विशेष स्वागत गर्न चाहन्छौ। कार्यक्रम प्रस्तुता म रमा यो समय तपाईँको साथमा छु। श्रोतावृन्द, हामीले आराधना गर्ने परमेश्वर जीवित हुनुहुन्छ। उहाँ स्वयं परमेश्वरको वचन जीवनको मार्गदर्शक हुनुहुन्छ। दैनिक प्रसारण हुने यो कार्यक्रम जीवनको मार्गमा विशेष रूपले सहभागी भएर परमेश्वरको सत्यता, विश्वास योग्यता र वहाको योजनाको विषयमा तपाईँले राम्रो जानकारी लिनुहुनेछ भनेर हामीले आशा राखेका छौँ। आजको कार्यक्रमलाई हामी आउनुहोस् एउटा मिठो भजन सहित अगाडि बढाउने छौँ। विचार्छु काम तपाईँको अचम्मको जो सृष्टि गर्नुभयो। हेर्छु तारा सुन्छु गर्जन डर लाग्दो प्रकटसम्म संसारमा तपाईँको प्रशंसा होइरहोस् ईश्वरको कति महा कति महा प्रशंसा होइरहोस् ईश्वरको कति महा छु पन्छीहरू म सुन्छु गाएको सुन्दर पहाडदेखि म तल हेर्छु कल कल आवा खोलाको सुन्दछु प्रशंसा हो ईश्वरको कति महा कति महा प्रशंसा हो ईश्वरको कति महा कति पिताले एकलौटे पुत्रलाई पठाए जगमा पाप उठाउनलाई। आदरणीय श्रोतावृन्द, हामी तपाईँलाई हाम्रो कार्यक्रममा फेरि स्वागत गर्न चाहन्छौँ। आजको हाम्रो बाइबल सन्देशमा हामीले विशेष कार्यक्रम प्रस्तुत गर्ने जमर्को गरेका छौँ। हाम्रा श्रोताहरू टाढा अनि नजिकबाट कार्यक्रमलाई सुनेर धेरै धेरै हामीलाई उत्साह दिने कुराहरू